हिजो भएको छलफलमा उच्च स्तरीय राजनीतिक समिति गठन गर्न कङ्ग्रेस सहमत भए पनि एमाले पार्टीमा छलफलका लागि एक दिनको समय मागेको र रकम अन्तरबारे अर्थमन्त्रीले दुई दिनको समय मागेको माओवादीको भनाइ छ। तर नेकपा एमालेका मुख्य सचेतक राजेन्द्र पाण्डेले भने समय नै नमागेको बताउनु भएको छ। चारबुँदे सहमति कार्यान्वयनको कुरा गरेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समितिको संयोजक हुने मौका खोजेको भन्दै समिति गठन गर्ने पक्षमा एमाले नरहेको पाण्डेको भनाइ छ। नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय बल्कुमा अबको केही बेरमा बैठक बस्ने नेता रघुजी पन्तले जानकारी दिनुभएको छ। बैठकमा सचिव युवराज गेवाली संयोजक रहेको विभाग संगठनले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। गेवाली संयोजक रहेको विभागले नेतृत्वमा उमेर हद लगाउने, नेताहरूको सम्पत्ति छानबिन गर्ने, पदाधिकारी संख्या कति बनाउने भन्ने विषयमा प्रतिवेदन तयार पारेको छ। चार दिन अघिदेखि जारी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल पनि छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका थिए। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चिनिया जहाज MA-60 असार 1 गतेदेखि उडान सुरु नगरे कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक, नेपाल वायु सेवा निगमका महानिर्देशक सहितको उच्च अधिक पदाधिकारीहरू सम्मिलित बैठकले आयोगका पदाधिकारी समक्ष असार 1 गतेदेखि व्यावसायिक उडान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ। आयोगका पदाधिकारी समक्ष गरेको प्रतिबद्धता अनुसार उडान नियमन व्यवस्थापन हुने कुरामा विश्वस्त रहेको बताउँदै आयोगले निर्धारित समयमा उडान सुरु नभएमा सम्बन्धित पदाधिकारीहरूलाई जिम्मेवार बनाई थप अनुसन्धान गर्ने चेतावनी दिएको छ। नेपाल वायु सेवा निगमले पनि असार 1 गतेदेखि नयाँ जहाजबाट व्यावसायिक उडान सुरु गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। विश्व व्यापार संगठन WTOका महानिर्देशक रोबर्टो आजेभेडो आज एक दिने नेपाल भ्रमणमा काठमाडौँ आउँदै हुनुहुन्छ। अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा रोबर्टो नेपाल भ्रमणमा आउन लाग्नु भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विश्व व्यापार संगठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो। भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डाक्टर रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापासँग भेटवार्ता हुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो। बाराको निजगढमा आज बिहान अज्ञात समूहको गोली प्रहारबाट एकजना वृद्ध गम्भीर घाइते भएका छन्। अज्ञात समूहको गोली प्रहारबाट निजगढ नगरपालिका उडान नम्बर 1 कछाडिया टोलका 65 वर्षीय विपत्ता कुँवर घाइते भएका हुन्। गर्मी बढी भएकाले आफ्नै घरको पिँढीमा सुतेका कुँवरलाई आज बिहान 2 बजेतिर पुगेका अज्ञात समूहले गोली हानी घाइते बनाएको परिवारका सदस्यले बताएका छन्। अचानक गोली पड्केको आवाज सुनेर हेर्न जाँदा कुँवरलाई गोलीको छरिरा लागेको र छटपटाइरहेको अवस्थामा पाइएको उहाँका छोरा शीतलाल कुँवरले बताउनु भएको छ। धारमा गोली लागेर घाइते भएका कुँवरको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। संयुक्त राष्ट्रसङ्घले सिरियाको राष्ट्रपति चुनावले तनाव झन बढाउने टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसङ्घको कार्यालयले निर्वाचनले विवाद अझै लम्ब्याउने धारणा राखेको हो। सिरियाको सरकारले नियन्त्रण गरेका क्षेत्रमा विवादास्पद राष्ट्रपति पदको निर्वाचनका लागि हिजो मतदान भएको हो। यसले राष्ट्रपति असादले शासनमा आफ्नो नियन्त्रण कायम राख्ने देखाएको छ भने निर्वाचनमा रहेको प्रतिपक्षी समूहले यसलाई व्यङ्ग्यको संज्ञा दिएको छ। राष्ट्रपति असादको सरकारले नियन्त्रणभन्दा बाहिर रहेको मुलुकको 60% भन्दा बढी भूभागमा मतदान भएको छैन। यसमा मुलुकको दोस्रो ठुलो नगर आलेपोको ठुलो भाग पनि परेको छ। गृह मन्त्रालयले यस निर्वाचनमा 1,50,00,000 मतदाता रहेको जानकारी दिएको छ। र इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय क्रिकेटको श्रृङ्खला श्रीलङ्काले जित हात पारेको छ। गैराती भएको 5 तथा अन्तिम एकदिवसीय क्रिकेटमा 6 विकेटले जित हात पारेसँगै पाहुना टोली श्रीलङ्काले श्रृङ्खला 3-2 आफ्नो पक्षमा पारेको हो। जितका लागि पाएको 220 रनको लक्ष्य श्रीलङ्काले 10 बल बाँकी छँदा 4 विकेट गुमाएर पुरा गर्यो। श्रीलङ्कालाई जित दिलाउने क्रममा लाहिरी